अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल, समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। जनताले चाहे राजसंस्था फर्कने पूर्व राजा ज्ञानेन्द्र शाहको दावी, कसैलाई निशेष गर्न नहुने भनाई। संविधान सभा अन्तर्गतका 5 समितिको सभापति चयनका लागि आज मतदान हुँदै राप्रपा नेपालद्वारा निर्वाचन बहिष्कार गर्ने घोषणा। भारतमा भएको चुनावी हिंसामा 6 जनाको मृत्यु, घटनामा थुप्रै सुरक्षाकर्मी घाइते, मृतकको संख्या बढ्न सक्ने आशंका। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज हैदराबाद र दिल्ली डेयर डेभिल्स तथा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। पूर्व राजा ज्ञानेन्द्र शाहले जनतालाई जनताले चाहे राजसंस्था फर्कने बताउनु भएको छ। पूर्वी चितवनको जोटपानी छ सूर्यपुरमा रहेको बौद्ध गुम्बामा पूजा अर्चना गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै पूर्व राजा ज्ञानेन्द्रले आफू कतै नगएको भन्दै जनताले चाहे राजसंस्था फर्कने बताउनु भएको हो। पछिल्लो समय देशका विभिन्न क्षेत्रमा रहेका मठ मन्दिरमा पूजा अर्चना गर्ने क्रममा आफूले जनताका लागि नै शान्तिको कामना गर्दै प्रार्थना गर्ने गरेको बताउनु भयो। शान्ति र संविधानका लागि दलहरूले प्रयास गरे पनि सफल नभएको भन्दै उहाँले चाँडै शान्ति र संविधान बनोस् भन्ने आफ्नो कामना रहेको बताउनुभयो। सबैको चासो भनेको कुरा चाहिँ नि देशमा अझ पनि कमजो भइराख्या जस्तो बुझेको छ। कतिले प्रयास पनि गरिराखेका छन् तर पुग्या छैन, मेलमिलाप थाहा छैन, कुरा मिलेको छैन भन्ने हामीले सुनिराखेका छौँ। अहिले मेरो मूल उद्देश्य त्यो जुन कुराहरू अहिले मिलेको छैन, मिलिराखेको छैन, त्यो चाँडो मिलोस् म प्रार्थना गरेर लिइराखेको छु। देशमा चाँडै सबैको चयन होस्, शान्ति होस् र सबैले चाहेको संविधान आओस्, सबै अटाउने दस्तावेज होस् भन्ने हामी सबैको चाहना भनेर मलाई धेरै सुना छ। मेरो चाहना पनि त्यही छ। अब यो अनियल हटाउन र मेलमिलापको लागि हजुरको प्रार्थनाले मात्रै पुग्ला कि कुनै भूमिका पनि त्यसले अपेक्षा गरेको महसुस हो? अहिलेलाई वान स्टेप एट अ टाइम, यो सबभन्दा पहिले नै प्रयास हुन्छ कि हेरौँ। अब सबैले महसुस गर्यो भनेदेखि म जहिले पनि कहिले पनि भनिसकेँ, देशको निम्ति जनताको निम्ति मेरो आवश्यकता पऱ्यो म हिँड्छु, म हिँड्छु, कहीँ गएको छैन। उहाँहरूले नि त्यो चाहिँ नि अब भन्नु पर्यो, बोलाउनु पर्यो, सबैलाई एक ठाउँमा राख्नु पर्यो, कसैलाई निषेध गरेर हिँड्नु अहिलेको बुद्धिमानी होइन जस्तो लाग्छ। पूर्व राजा ज्ञानेन्द्रले कसैलाई निशेष गरेर हिँड्न पनि नहुने बताउनुभयो। गुम्बामा पूजा गर्नु अघि खोलेसिमल बजारमा पूर्व राजालाई भव्य रूपमा स्वागत गरिएको थियो। स्थानीयवासीले चुड्का भजन मार्फत राजसंस्थाको आवश्यकता रहेको बताएका थिए। यसअघि पूर्व राजा ज्ञानेन्द्रले रत्नगरको निपनीमा रहेको हरियर मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। रत्नगरमा पनि पूर्व राजालाई भव्य रूपमा स्वागत गरिएको थियो। नारायणगढको सेन्ट्रल फार्म होटलमा बास बस्ने पूर्व राजा ज्ञानेन्द्र शाहले भोलि नारायणगढ स्थित नारायणी कला मन्दिरमा पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेर नारायणगढ स्थित पशुपतिनाथ गौरीश्वर मन्दिरमा पूजा अर्चना गरी पुलचोकसम्म पैदल यात्रा गर्ने पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो। पूर्व राजाको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था गरेका थिए। संविधान सभामा विभिन्न समितिका सभापतिहरू चयनका लागि आज हुने निर्वाचन राप्रपा नेपालले बहिष्कार गर्ने भएको छ। फरक विचार अडानले के कारण आफूलाई निश्चित गर्न खोजेको भन्दै राप्रपा नेपालको आज बसेको संसदीय दलको बैठकले बहिष्कारको घोषणा गरेको हो। संविधान सभाको चौथो शक्ति राप्रपा नेपाललाई व्यवस्था गरेर समितिका सभापतिहरू चयन गर्न लागि एकाले बहिष्कारको निर्णय गरेको पार्टीका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिनुभयो। केही राजनीतिक दलहरूले समितिको सभापति चयनमा संकीर्ण मानसिकता राख्दा संविधान निर्माणमा पनि गम्भीर असर पार्ने उहाँले बताउनुभयो। संविधान सभामा आज पाँचवटा समितिका सभापतिहरू चयन गर्ने कार्यक्रम छ, जसमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति निर्वाचनबाट चयन हुँदैछन् भने अरू समितिका सभापतिहरू निर्विरोध चयन भएका छन्। जसमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई र खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईको उम्मेदवारी परेको छ। यसै गरी संविधान मसौदा समितिमा नेपाली कंग्रेसका महामन्त्री कृष्ण सिटौलाको उम्मेदवारी परेको छ भने अभिलेख अध्ययन तथा निकोल समितिमा एमालेका विष्णु पौडेलको उम्मेदवारी परेको छ। संविधान सभाको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापतिमा मधेसी जनअधिकार फोरममा नेपालकी लक्ष्मी चौधरी र नागरिक सम्बन्ध समितिमा नेकपा संयुक्तकी परमिला राणाको उम्मेदवारी परेको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले व्यक्तिगत स्वार्थ गुटबन्दी र संकीर्ण सोचाइले पार्टी चल्न नसक्ने बताउनु भएको छ। काठमाडौँमा आज बिहान भएको एक कार्यक्रममा नेता नेपालले पार्टीलाई सही ढंगले अगाडि बढाउने नेतृत्वको आवश्यकता रहेको बताउनुभयो। समाज र राष्ट्रलाई केन्द्रमा राखेर गरेको राजनीतिले मात्र परिवर्तन सम्भव हुने भन्दै उहाँले एमाले आन्तरिक नेतृत्व व्यवस्थापनमा जुटेको बताउनुभयो। नेता नेपालले दलहरू बीचको सहमति परिणाममुखी हुनुपर्नेमा समेत जोड दिनुभयो। आज विश्व औलो दिवस औलोलाई हराउन भविष्यमा लगानी गरौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। औलो रोग लामखुट्टेको टोकाईबाट मान्छेमा सर्ने गर्दछ। यो रोग आँखाले नदेखिने सूक्ष्म परजीवीको कारण लाग्ने गर्दछ। औलो रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलोको परजीवी फैलिने गर्दछ। जाडो हुने, कम्पन भएर ज्वरो आउने नै केही समयपछि पसिना आएर ज्वरो घट्नु, थाकेको महसुस हुनु औलो को लक्षण रहेका छन्। औलोले महामारीको रूप लिन सक्ने र छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले औलोको शङ्का लाग्ने बित्तिकै रगत परीक्षण गराउन र स्वास्थ्य कर्मीको सल्लाहमा औषधिको पुरा मात्र खान चिकित्सकले सुझाव दिएका छन्। दक्षिण पूर्वी एसियामा 1.5 अरब भन्दा बढी मान्छे औलोको जोखिममा रहेका छन्। नेपालमा वर्षेनी औलोका 2100 जना नयाँ बिरामी फेला पर्ने गरेको तथ्याङ्क रहेको छ। त्यसमा 1000 जति विदेशबाट फर्किनेछन्। लामखुट्टेको टोकाईबाट बस्न, झोलभित्र सुत्ने, हातखुट्टा पुरा छोपिने गरी लुगा लगाउने, घरभित्र बस्दा लामखुट्टे भगाउने, धुप बाल्ने, घर वरपर लामखुट्टे हुर्कन सक्ने ठाउँमा सरसफाई गर्नु र औलोको पहिचान गर्न छिटो र सजिलो किसिमले रगत जाँच गर्ने प्रविधिको विकास भएको र औलो रोगीलाई दिने औषधिले रोग निको पार्न सकिने एपिडेमियोलोजी तथा रोग नियन्त्रणमा शाखाले सुनाएको छ। सरकारले औलो रोगको औषधि उपचार शुल्क गरेको छ भने जोखिमयुक्त ठाउँमा कीटनाशक विषादीयुक्त झोल पनि वितरण गर्दै आएको छ। तराई क्षेत्रमा देखिँदै आएको औलो रोग पछिल्लो समय पहाडी क्षेत्रमा समेत देखिन थालेको छ। दुर्घटनामा 2 जनाको ज्यान गएको विषयलाई लिएर तनहुँमा स्थानीय बासिन्दाले आज बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन्। तनहुँको त्रिको सिद्धेश्वरी कर्सर औद्योगको स्काभेटरले मोटरसाइकललाई ठोक्कर दिँदा बिहिबार 2 दाजुभाइको ज्यान गएपछि आफन्त स्थानीय बासिन्दाले विरोधमा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग बन्द हुँदा विभिन्न ठाउँबाट पोखरा छानेर आउने सवारी साधन चलेका छैनन्।